www.attableek.com, the Reviver of Iman. يصلي على رسوله الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وسارعوا إلى مغفرة من ربكم وجنة عرضها السماوات والأرض وأعدت للمتقين. صدق الله العظيم. آج مجھے خیال ہوا کہ اس آیت کے متعلق کچھ بیان کروں یا کچھ سناؤں، کیونکہ اللہ تعالیٰ نے اس آیت میں مسارعت اور مسابقت کا حکم دیا ہے. سابقو کہیں آیا ہے، کہیں سارعو آیا ہے، جلدی کرو. تو اللہ تعالیٰ نے جب امت کو، اپنے مخلوق کو ان الفاظ کا کے معنی پر، مطلب پر عمل کرنے کو پھر ترغیب دیا ہے، تو پھر ہم کو بھی اس کے متعلق سوچنا چاہیے کہ کن کن اعمال کی طرف اللہ تعالیٰ نے توجہ دلائی ہے، بلکہ حکم دیا ہے. اپنے حضرت کی ایک بات یاد آئی، فرماتے تھے جیسے حضرت حاجرہ علیہ السلام نے دوڑ کر ساری امت کے لیے دوڑنے کو مسنون قرار دے دیا، مکہ میں دوڑتے ہیں سب، حضرت حاجرہ وہاں دوڑی ہے. اللہ تعالیٰ کو یہ عمل پسند آیا ہے، ساری امت کے لیے کہاں دوڑو، بغیر حج تمہارا مکمل ہی نہیں ہوگا. اس پر فرماتے تھے اسی طریقے سے اللہ تعالیٰ نے سارے کہہ کے سارے اب مخلوق کو جنت سے دوڑا دیا ہے. سارے جلدی، بہت خاص مضمون حضرت کا تھا، مجھے بھی یاد آ گیا. سارے سابقوں کہہ کر کے اللہ تعالیٰ نے ساری مخلوق کو اپنے جنت کی طرف مغفرت سے دوڑا دیا ہے. جیسے حاجرہ نے دوڑا دیا پوری پبلک، اب دوڑنا ضروری ہے. اسی طریقے سے اللہ کا حکم ہو کہ دوڑو. نور علیہ السلام، فاسعوا الی ذکر اللہ، اللہ کے ذکر کی طرف دوڑو. مولوی صاحب، یہ وقت ہے ہم لوگوں کو دوڑنے کا، اب بھی ہم نہ دوڑے تو کب دوڑیں گے؟ ہمارے حضرت شیخ ہند مجاہد دی ملت، جو بھی کہا جائے، اس ملک کے آزادی کے لیے سخت سے سخت سہولتیں برداشت کیا انہوں نے. اسیر مالٹا ان کو کہا جاتا ہے، ان کو اسیر مالٹا کہا جاتا ہے. کیا کسی کوئی جائیداد کا مسئلہ تھا ان کا؟ کچھ نہیں، صرف اس ملک کی آزادی کے لیے اتنی سہولتیں حضرت شیخ الہند نے برداشت کیا. اس کے علاوہ اور لوگ، ہمارے حضرت شیخ الہند مولانا مدنی رحمۃ اللہ علیہ یہاں کے جیل میں معلوم کتنے دنوں تک رہے، نئی نئی جیل میں، الہ آباد میں، اس ملک کی آزادی کے لیے، کہ انگریزوں سے اس ملک کو ہم کو خالی کرانا ہے. کیسی کیسی صحبتیں ہیں برداشت کیا جیل میں، اس کا تصور بھی نہیں کر سکتے آپ. ہم نے تو بہت کچھ سنا تھا، آپ نے نہیں سنا ہوگا کہ یہ تکلیفیں حضرت شیخ الہند کو دی گئی، برداشت کیا. مسند تدریس پر تھے شیخ الحدیث تھے وہ، کہ اس کو چھوڑ کر کے اس ملک کی آزادی کے لیے انہوں نے سب کچھ گوارا کر دیا. مدرسہ چھوڑ جیل میں چلے گئے، کون پڑھائے، فلاں پڑھائے، فلاں پڑھائے، پر محمد انہوں نے آ کر کے جب جیل سے تشریف لائے ہیں تو اپنے تمام شاگردوں کو بلایا، اس میں محمد دین تھے، بادشاہ بن احمد صاحب، سب لوگوں کے بہت مشہور واقعہ ہے. تو کہا مجھے، مجھ کو تم لوگوں سے کچھ کہنا ہے. سب لوگ پہنچے، بڑے لوگ، کہ آج یہ ہمارے شیخ کیا فرمائیں گے. افتا و خیرا ان کی خدمت میں پہنچے، کہا مجھے جیل کی تاریخیوں میں دو باتیں سمجھ میں آئیں. ایک یہ کہ قرآن کی طرح ہم لوگ توجہ کریں، آج میں کئی مرتبہ قرآن میں بیان کر رہا ہوں اس وقت یہاں پر، ہم کو قرآن کی طرح توجہ کرنی چاہیے. ہماری عافیت اس میں ہے، قرآن کے ساتھ. قرآن سے بڑھ کے کوئی وارث نہیں. ہمارے حضرت تخت پر بیٹھتے تھے اور قرآن لیتے تھے اور فرماتے اس سے باقی کوئی وائی نہیں ہے, اس سے باقی کوئی وائی نہیں, قرآن سے باقی کوئی وائی نہیں. چنانچہ وہ قرآن کے آتے حافظ قرآن تھے زبردست, کوئی مسجد میں بیٹھا کوئی ہو گئی نہیں, اس میں پڑھتے ہی چلے جاتے تھے, رکو رکو پڑھتے چلے جاتے تھے. علی میاں کو اس میں دیکھے گا ترجمہ بھی نہیں کرتے تھے, روح مانی لیے سامنے تھی پڑھتے چلے جاتے تھے, ترجمہ بھی نہیں کرتے تھے, مولوی کو سمجھے نہیں سمجھے اور کوئی اس کو سمجھ میں نہیں آتا. علی میاں نے لکھا اس کو بہت قرآن سے تعلق نسبت, اس سے بڑھ کے کوئی بھائی نہیں, اس کو چھوڑ کر کے تم فلاں نہیں پا سکتے, آپ یہ نہیں مان سکتے. قرآن اللہ تعالیٰ نے رحمت بنا کے بھیجا ہے, معزت بنا کے بھیجا ہے, شفا بنا کے بھیجا ہے, ہے کہ شفا سب کچھ قرآن کے اندر ہے. قرآن سے تعلق میرا دوست ضروری ہے, اللہ ہم سب کو توفیق دے. میں دیکھتا ہوں آپ سب لوگ متوجہ ہیں, اپنے اندر کا فرق وہی اس وجہ بیان کر رہا ہوں. سارے الا مغفرت, اللہ فرما رہا ہے مغفرت دو, اب کب دوڑو گے؟ دنیا میں کوئی تم کو پرسان حال تمہارا نہیں ہے, میں رب العالمین ہوں, تمہاری مصیبت میں ہی کام آؤں گا. رب العالمین وہ رب العالمین ہے, فرمایا قرآن کی طرف توجہ کرو. شگری نے فرمایا کہ قرآن کی طرف توجہ کرو اور میل محبت سے رہو, اتحاد اتفاق سے رہو, تب انگریزوں کو نکال پاؤ گے. نکال لیا, معلوم ہوا اس کا خیال تھا ان کو. زبردست زبردست مدبر تھے, سیاسی میں نہیں کہتا مدبر کا مثال ٹھیک ہے کہ نہیں, زبردست مدبر تھے, تدبیر علماء میں خاص امتیاز ان کو حاصل تھا. اللہ تعالیٰ نے ان کو بہت نعمتوں سے نوازا تھا, علوم و معارف سے نوازا تھا, اس وجہ سے اس کا پاس لحاظ شیخ الہند جو سب کے استاد استاذ ماں شبیر احمد صاحب عثمانی کے استاد, ہمارے حضرت ماں تھانوی کے استاد, ماں حسین احمد صاحب مدنی کے استاد, سب تو استاد ہی تھے, ان کے علم کے برابر کوئی پہنچا نہیں. بہت زبردست, ہم تو زیادہ نہیں سمجھتے لیکن بعض ان کی کتابیں ہیں ہمارے پاس, بہت بڑے آدمی تھے, اللہ تعالیٰ نے ان کو بہت بڑا آدمی. انہوں نے کہا قرآن کی توجہ کرو, ہم کو عافیت اسی میں ہے, ہماری عافیت اسی میں ہے, قرآن کو پکڑا. اب آتا ہے کہ جب نبی مرسل اور ملک مقرب, نبی مرسل مقرر جب شفاعت سے عاجز ہو جائیں گے تو کلام پاک تھپات کرے گا, ہے کہ نہیں؟ حدیث ہے نبی مرسل ملک مقرب فرشتہ وہ لوگ شفاعت سے عاجز ہو جائیں گے تو قرآن شفاعت کرے گا. ہمارے حضرت کے تلاوت قرآن ایک مضمون ہے, بہت بڑا بہت لکھا ہے, بہت لکھا مولانا, اس کو چومو ہو, اس کو گلے سے لگاؤ, بہت کچھ لکھا ہے. کون پڑھتا ہے؟ کتنے لوگ پڑھے ہیں؟ ان کتابوں کو پڑھو, میں تمہیں تو کہہ رہا ہوں ہمارے حضرت کتابوں کو پڑھو. سب مغربی مغرب ہے, لب لباب جانتے ہیں نا, سب مغربی مغرب ہے. قرآن سے تعلق پیدا کرو, اللہ ہم سب کو توفیق دے. حقیقی تلاوت کرنے کی کوشش کرو. حضرت ماں عبد الماجد رضی اللہ عنہ آئے تھے, اب کیا بات یہ ذرا ہو گیا, مشکل ہی ہے. قرآن ہی پر تلاوت قرآن پر کرام کیا حضرت نے, تخت پر بیٹھ کر کے ہے لکھا ہوا نے تلاوت کرام لکھا انہوں نے کہ میں تو اسے لکھنے پڑھنے کا ہم ہی قرآن کا, لیکن ان کا کچھ عجیب انداز سے تعریف کیا انہوں نے. قاری تھے, یہ سب آتے تھے, سب سبھی مرجع علماء ہو چکے تھے ہمارے, مرجع العلماء, اجب ان کو استاد آ گئے اللہ میں بھی آئے سب سے وہی قرآن قرآن کی طرح توجہ کرنے کی ضرورت ہے. ایک علامہ اقبال کی بات ہے, حضرت بہت ان چیزوں کو پسند کرتے تھے. کسی نے علامہ اقبال سے کہا کہ بتائیے حضرت حسین پر زیادہ ظلم ہوا ہے یا قرآن پر؟ تو کہا قرآن پر. اتنا بس کہتے بالکل صحیح کہا, قرآن پر ظلم ہوا ہے. آج قرآن کی طرف توجہ نہیں ہے. اللہ ہم سب لوگوں کو توجہ کو مبذول کر دے. توجہ قرآن کی برکات ہے, اس کے فیوز ہیں. حضرت کا مزاج دیکھا نا کتنی بڑی بات. تیرے ضمیر پر جب تک نہ ہو نزول کتاب, گرا کشا ہے نہ رادی نہ صاحب کشاف. علامہ اقبال روتے تھے, تر ہو جاتے تھے. بہرحال قرآن بہت بڑی نعمت ہے, بہت بڑی دولت ہے. نبزو ورا ظہر, اب آپ یہ ہے قرآن نالش کرے گا اللہ کیا ہے, انہوں نے ہم کو پرسے پٹ ڈال دیا تھا. اس جگہ پر یہ بیان کر کے راجا نہیں آپ کی برکت سارے. یہ جملہ کتنا اچھا, سارے اس قسم کی چیزیں ان کی تھی کہ اللہ نے سارے کہہ کر کے سارے مخلوق کو جنت مقبت دوڑا دیا ہے, جیسے حضرت حاجرہ نے دوڑا دیا, حضرت ابراہیم علیہ السلام نے قربانی کر کے سب کو قربانی بھی لے آئے. قربانی کرنا ہے کہ سنت ہے, سنت و ابیکم ابراہیم مل اضاحی. یہ اضاحی کیا چیز ہے؟ سنت, یہی ہے سنت و تمہارے باپ ابراہیم کی سنت. اگر ابراہیم علیہ السلام کی سنت قربانی ہے تو حضرت حاجرہ علیہ السلام کی قربانی صحیح ہے. اپنے بچے کے لیے دوڑتی تھی میدان میں, دونوں کو سنت برقرار رکھا اللہ نے. لیکن یہ مشہور ہے, یہ مشہور بھی داد ہیں جو میں بیان کر رہا ہوں, داد مشہور نہیں ہے. وہ دوڑی ہے نا اس جگہ پر, گڈھا تھا اوپر, وہ معمولی نصیب نہیں تھا, کچھ زیادہ گہرا تھا. وہ کسی نے ابھی جلدی کہا تو وہ دوڑتی تھی بیچاری اپنے بچے کو دیکھنے کے لیے, حضرت اسماعیل کو دیکھنے کے لیے. قربانی وہیں سے چلی آ رہی ہے. حضرت حسین پر تمام ہوئی یا معلوم کیا ہوگا ابھی. اچھا تو قربانی انہوں نے دی, حضرت اسماعیل, حضرت حاجرہ نے, حضرت ابراہیم نے. اللہ تعالیٰ نے چاہے زمزم ان سے نمودار کیا. اب دعا کیجیے کہ اللہ تعالیٰ ان قربانیوں سے کچھ اور ہم لوگوں کے لیے مخصوص ہو. سارے رو ادا مغفرت میں رب, جلدی کرو. وہ سارے رو ادا مغفرت میں رب. ترجمہ کتنا عمدہ کیا ہے. جلدی کرو, دوڑو اپنے رب کی مغفرت کی طرف. میں ربکم کہا, تم مغفرت کو نہیں پاؤ گے جب تک کہ تمہارا رب تم کو مغفرت نہیں دے گا. اس میں بتلا دیا میر ربکم کا نقطہ یہ ہے. مغفرت صرف نہیں کہا, میر ربکم, تم دوڑ کے پا نہیں سکتا جب تک تمہارا رب تمہاری طرف متوجہ نہ ہوگا. سارے روح الا مغفرت میر ربکم و جنت, اور جنت کی طرف. مغفرت کو تو اپنے میر ربکم کہا, جنت میں نہیں کہا. معلوم ہوا کہ مغفرت اصل ہے. تمہارے رب کی طرف سے مغفرت ہوگی تب جنت پہنچو گے. اللہ تعالی ہم سب لوگوں کو اس دوڑ میں ہم لوگوں کو کامیاب فرمائے. ہمارے بہت سے دوست خوب دوڑتے ہیں, اتنا پھرتے, اتنا لمبا, اتنا میل. یہ بھی ایک دوڑنا ہے جس میں صحابہ دوڑے ہیں, ہمارے بزرگان دین دوڑے ہیں, ہم لوگ اپاہج ہو رہے ہیں. میں بھی انہیں میں سے. اللہ ہم سب لوگ سارے ویدا مغفرت میں ربی. والذاکرین اللہ کثیرا والذاکرات اعد اللہ لہم مغفرت و اجرا عظیما. مغفرت پہلے ہے. والذاکرین اللہ کثیرا والذاکرات, کثرت سے ذکر کرنے والے مرد اور کثرت سے ذکر کرنے والی عورتیں, اللہ ان کو مغفرت دے گا اور اجر کسی وہی جنت آگے. دیکھیے مغفرت پہلے کہا کہ مغفرت ہوگی تبھی تو جنت میں جاؤ گے. مذاکرین اللہ کا ذکر کثیر مطلوب ہے, मर्दों से भी औरतों से भी, ये मैं कहना सुनिए, औरतें अपने समझते हैं, औरतें एक से एक है। हमने किताब जो अखबार सर लिखे 200 से ज्यादा औरतों को लिखा हमने कि इनको क्यों छोड़ा गया बेचारियों को, अल्लाह तो छोड़ता नहीं। वज़ाकिर अल्लाह कसीर वज़ाकिरात अअज़्ज़ल्लाहु मग़फ़िरतन वअज़रन अज़ीमा, कसरत से जिक्र करने वाले मर्द और कसरत से जिक्र करने वाली औरतें, उनके लिए अल्लाह ताला ने मग़फ़िरत तैयार कर रखा है और अज़र अज़ीम। अज़र अज़ीम क्या जन्नत है और मानी क्या क्या नेमतें हैं। वज़ाकिर अल्लाह कसीर वज़ाकिरात अल्लाह कदे उमदा वज़ाकिर अल्लाह कसीर वज़ाकिरात जिस अजर को अल्लाह अजीम कहे उसकी बड़ाई का कोई अंदाजा लगा सकता है। इसमें औरत मर्द सब शरीक है, शुरू से चला आ रहा है, कही बात है। अखीर में ये है वज़ाकिर, क्योंकि जिक्र जो है तमाम का जामे ये इसमें मैं बयान कर रहा हूँ। जितने आमाल हैं सबका ताल्लुक जिक्रुल्लाह से है। नमाज कब पढ़ोगे? अकमी सलाले जिक्री। जितने आमाल जो पहले बयान किए गए सबका ताल्लुक जिक्र से है। जिक्र रहेगा तो सब अदा करोगे, हज भी अदा करोगे, नमाज भी अदा करोगे, रोजा अदा करोगे, इनफाक वगैरह। ये अभी आप बरकत से नुकसान बयान किया मैंने। वज़ाकिरीन अल्लाह कसीर वज़ाकिरात अअज़्ज़ल्लाहु लहुम मग़फ़िरतन वअज़रन अज़ीम, अज़र अज़ीम अल्लाह का। वसारिऊ इला मग़फ़िरतिन या उम्दायत वसारिऊ इला मग़फ़िरतिन मिन रब्बिकुम व जन्नतिन, और जन्नत की तरफ। जन्नत के माने बाग है, ये बाग बताए तो चार पांच बीघे का बाग मत सोच लेना, चार पांच बीघे का एक कोड़ा जमीन दुनिया माफिया से बढ़ के है। हदीस है, सरी हदीस है, एक कोड़ा जमीन दुनिया माफिया से, दुनिया की जितनी बरसात है उससे एक कोड़े की जमीन बढ़ जाएगी। हदीस है सौ। तो अर्ज जन्नत वो क्या है? चार पांच बीघे के खेत नहीं है वो अराजी। खुद अल्लाह ताला फरमाता है वह जन्नत अर्ज़ है समावात, उसकी चौड़ाई कितनी है? आसमान और जमीन समावात अर्ज़ पूरे आसमान मानी कितने आसमान है साथ, वो चौड़ाई और जमीन भी ऐसे ही है। और उलमा ने लिखा है कि जमीन और आसमान ये है, ये तो सिर्फ कहने को है, मतलब क्या है कुछ तस्वीर भी कर सकते। समावात अर्ज़ है समावात वो बात होते हैं, एक कोड़ा जमीन दुनिया माफिया। फल भी वहाँ अजीब अजीब होंगे, फल भी वहाँ अजीब अजीब होंगे, कितनी बाग है वो ये बात नहीं आएगी। वो फल ऐसे होंगे कि आदमी जी चाहेगा ये फल हम खा लें, अनार है या सेब है या कोई है, दिल में आया कि ये सेब हम खा लें, वो सेब इरादा करते ही नहीं, ख्याल आते ही मुंह में आ जाएगा, कार्निवल मुंह में आ जाएगा। और जो फल खाया वेरी फल के ही पे लगा हुआ होगा, है यहाँ के किसी बाग में बाग आज ही आगे सब खत्म है, कहा गया आम खत्म ये है वहां की, क्योंकि वहां दवाम है, वो दारुल बका है। इस बिना पर जो फल आपने खाया वही फल टहनी पर लगा होगा, और जो टहनी पर लगा वही आपने खाया है, क्योंकि वो दारुल बका है। दारुल फना के लोग समझ ही नहीं सकते। मैंने फ्रांस में जाकर बयान किया था टावर पर, सबसे बार वहां का सबसे बार टावर वहां है, मैं कहा ये भी गिरेगा। अभी तुमको इतना नहीं हुआ कि जो चीज पानी हाथ करो आ जाएगा, ये आ जाएगा, दरवाजा खुल जाएगा, लेकिन ये नहीं आएगा कि जो चीज खाई वही मौजूद है टहनी पर, है तुम्हारे अंदर, उन लोगों को मुखातब किया मैं फ्रांस के लिए। जो खाया वही टहनी पर है, जो टहनी पर है उसी को खाया, जो खाया वही टहनी पर है। क्योंकि अगर एक सेकंड के लिए भी टहनी से अलग होता है तो गवम के खिलाफ है, फना हो जाएगा। इसे फना की खासियत है, दुनिया में ही हो सकता है, आखिरत में नहीं। हदीसों में आता है कि वहाँ हुस्न का बाजार लगेगा, हसीनों का नहीं। यहाँ तो अमेरिका में हसीनों का बाजार लगता है, वहाँ हुस्न का बाजार होगा। यहाँ चूने का बाजार लगता है, सुफेदी का बाजार कहीं देखा है? सुफेदी का बाजार नहीं लगता है, सुफेदी करने वाले है, वहाँ हुस्न का बाजार। जिस हुस्न को चाहेगा चेहरे में आ जाएगा उसके, इस तरीके से लाखों करोड़ों हुस्न उसके चेहरे पर होंगे और कोई बदनुमाई उसके अंदर नहीं होगी, क्योंकि हर एक अपनी जगह पर मुस्तकिल है। बहुत अल्लाह का शुक्र, दुनिया वाले क्या जाने क्या है, लीजिए जाने छोटी सी छोटी सी। हदीस में आता है कि अगर दुनिया की हैसियत मच्छर के पर के बराबर होती तो काफी कोई घोट पानी भी नहीं मिलता, कुछ ऐसी। अल्लाह ताला हम सब लोगों को इन बातों पर ईमान लाने की तौफीक दे, ईमान हुस्न का माना। आराज नहीं बिका करते, चीजें बिकती है ना, चूना आप ले आए तो चूना बिका जाए, अब सुफेदी तो बाद की चीज है, सुफेदी कहीं मिलेगी आपको वहां। इसी तरीके से हुस्न जो है वो हसीन किताबें है, लेकिन वहां का हुस्न हसीन किताबें नहीं है, अलग है। सारे वेदा मफ है, ये जन्नत है मौलाना, ये जन्नत है। जन्नती मामूली जन्नतियों के हाथ में सोने की छड़ी होगी और जिस दरिया को चाहेगा मोड़ देगा, एक सारे किया दरिया मुड़ गया। मैंने कहा नर्मदा को मोड़ते मोड़ते थक गई पूरी हुकूमत, अभी नहीं मोड़ सकी, न गंगा को न जमुना को मोड़ सके लोग, यही बह रही है मोड़ देते जाने उस छड़ी को, छड़ी एक छड़ी सोने की छड़ी, ये भी लिखा सोने की छड़ी, जिस रूप को चाहे फैलेगा दरिया। ऐसे दरिया थोड़े मामूली गंदे सन्ने, उसके किनारे जो है संगमरमर के और सोने के और चांदी के होंगे, ऐसे थोड़े नहीं गंदे सन्ने। उस नहर के लिए इस नहर को छोड़ दो, सब पानी चीजें हैं, गंदी चीजें हैं। अल्लाह ताला हम सब लोगों को पूरा ईमान अदा फरमाए। सारे वेदा मफरत मफरत व जन्नत अर्ज व समावाद वल अर्ज, समावाद वल अर्ज जमीन व आसमान का एक पूरा जमीन, ये मैं बता है दुनिया माफिया से बेहतर है। वहां के फल भी अलग होंगे, पानी भी अलग होगा। अल्लाह के वो इज्जत दिल मुझे अब सुनो वैसा होगा, अब तैयार रहो कि किसके लिए तैयार है, मुत्तकियों के लिए। दिल्ली में है साफ है कि नहीं, मुत्तकियों को साफ कह दिया उस दिल्ली में। तकवा किसे कहते हैं, अवामिर का इम्तिसाल और नवाही से इज्तनाब, यह है तकवा। ताबे जलाल ने कहा तो ये बनने की कोशिश हमको करना चाहिए, अवामिर का इम्तिसाल और नवाही से इज्तनाब, यह है तकवा। ऐसे लोग ये जन्नत है। कोशिश करे आदमी, क्या कोई सही मानो मुत्तकी हो सकता है, नहीं कोशिश करने वालों में तो हमारा नाम आ जाए। इरादा तो करें हम लोग कि हम मुत्तकी बनेंगे, इरादा करना होगा। अल्लाह हम सब लोगों को इसकी तौफीक दे। सारे वो इरादा मफरत खतरा का जुमला कहता हूँ, सारे वो इरादा मफरत जैसे हजरत दौड़ा दिया उन्होंने, अल्लाह ताला ने दौड़ा दिया लोगों को इसकी तरह जन्नत मफरत की तरह। सारे हो जल्दी डरो, नाम मिसाल भी दिया, हजरत हाजरा ने दौड़ा दिया पूरी उम्मत को, खुद दौड़ करके दरमियान में अल्लाह ने पूरी उम्मत को पूरे मखलूक को दौड़ा दिया है। मैं दलील मुत्तकी जो तैयार की गई है किसके लिए, मुत्तकियों के लिए। मुत्तकी बनने की कोशिश होनी चाहिए नहीं, اللهم آتنا في تقواها اللهم آتنا في تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم آتنا في تقواها يا الله هم تقوى دي وزكها أنت خير من زكاها ہمارے نفس کا تزکیہ کیجئے آپ بہترین مولا ہیں اگر ہم صاحب نفس ہیں تو آپ مولا حق ہیں خالق حق ہیں آپ کا بھی حق ہے ہمارے نفس پر اللہ ہم آتے ہیں یہ سب انہی کی ترجمانی کر رہا ہوں ماشاء اللہ اللہ ہم آتے نفسی تقواہ وہ زکتہ انت خیر من زکاہ انت ولی ہو آپ اس کے ولی ہیں آپ اس کے مولا ہیں میں صاحب نفس ہوں آپ مولا حق ہیں نفس ہیں الذین ينفقون فی السراء دادنے الذین ينفقون فی السراء والضراء والکاظمین صفات بتلا دیے وہ کون لوگ ہیں متقی کچھ تشریح کر دی اللہ نے کیا خود اللہ تصحیح کر رہا ہے وَإِذَّا لِمُتَقِي الَّذِينَ کون لوگ متقی ہیں جو ناداری میں اور ہونے میں ہے مالداری میں اور ناداری میں یہ میرا جملہ ہے مالدار سدا سے بنا مالداری اور ذرا میں ناداری ٹھیک ہے تجربہ ٹھیک جو لوگ خرچ کرتے ہیں وہ سادگی میں بھی اور تنگی میں بھی یہ ہے اس کو بہت بحث کیا مفتی شفیع صاحب نے کہا جیسے 1,00,000 روپے میں کوئی 1 روپیہ دیتا ہے تو وہ بھی سمجھا جائے گا انفاق اور کوئی 1,00,000 پیسہ اس کے پاس ہے روپیہ نہیں بنا دیا نہیں 1 پیسہ اس سے اس کا اندازہ بڑھ جائے گا کیونکہ اللہ کے ہم مقدار کی کوئی حیثیت نہیں ہے اس وجہ سے خرچ کرنے کی بھی عادت ڈالنی چاہیے بزرگوں کی جگہوں پر رہنے والے حضرت تھانوی چوتھائی خرچ کر دیتے تھے جو آتا تھا میں نے دیکھا ابھی چوتھائی خرچ کرتے تھے میں نے لکھ دیا ان کے منتصرین کو خیال رکھنا چاہیے لکھ دیا فائدہ لکھتا ہوں میں نے منتصر خالی تھانوی تھانوی کرو تھانوی تھانے سے ہو جاؤ خالی تمہاری نسبت تھانوی نہیں رہے گی تھانا ہوا رہے گا ان کے قصور کو ان کے تعلیمات کو صفات کو لینا ہے الذين ينفقون في السراء والضراء والكاظمين الغيظ غصے کو ضبط کرنے والے غصہ ہے قابو ہے بدلہ لینے میں تم کو قدرت بھی ہے ضبط کر لیا ہے ایک بزرگ تھے جب غصہ ضبط کر لیتے تھے تو کہتے تھے میں اپنے اماں کو اس کا ثواب بخشتا ہوں کیونکہ اسے نماز کا ثواب ہے اسے قدمے کا ہے غصے کو ضبط کرنا یہ بھی ایک عمل ہے بلکہ اس سے بڑھ کر یہ عمل ہو جائے گا بلکہ آدمی نے غیر جو غصے کو ضبط کرنے والے ہیں معلوم ہوا کہ غصے کا آنا برا نہیں ہے غصے کے آپے سے باہر ہو جانا یہ برا ہے اس نے مولا سید سلمان ندوی نے لکھا ہے کہ اللہ تعالیٰ نے والکاظمین الغیظ فرمایا والفاقدین الغیظ نہیں فرمایا جو غصے نہیں رکھتے یہ نہیں مگر رکھتے ہیں غصہ لیکن کنٹرول میں رکھتے ہیں غصے بولا آپ فی نانی ناس بول کا آدمی لگے بول آپ ناس لوگوں سے معاف بھی کرتے ہیں کوئی غلطی کسی سے ہو گئی یہ نہیں صرف ضبط نہیں کر لیا بلکہ اس کو کچھ دے لے کر کے راضی کرتے ہیں بول آپ فی نانی ناس لوگوں سے معاف کر جا بھائی ہم نے معاف کر دیا یہ ایک تو ایک ضبط کر لیا نہیں بولے ارے مارمی کیا دل میں ان کے ہیں بولے نہیں کچھ یہ کہہ دیا نہیں بھائی کوئی بات نہیں ہے یہ آپ فی نانی ناس کما دیے واللہ یحب المحسنین اور اللہ تعالیٰ محبت رکھتے محسنین سے اور ساری دوائی نہیں خرچ کیا بلکہ کوئی مال وال دے کر کے اور راضی کر دیا تین چیز ہو گئی غصہ آیا غصے کو ضبط کیا اور کیا کیا آپ نے معاف کر دیا ہمیں معاف کر دیا اور تیسری بات یہ ہے کہ اس کو انعام دے کر کے واپس کرتے ہیں یہ تین صفات ہے یہ خدا کا کرام ہے کہ نہیں خدا کا یہ خدا کا کرام کوئی نہیں بیان کر سکتا تھا اس کو تین صفات حمیدہ کو اس میں بیان کر دیا اللہ نے کہ ہمارے نزدیک صرف غصے کا ضبط کرنا ہی کافی نہیں ہے ہے وہ بھی ثواب لیکن معاف بھی کر دو جس زبان سے کہہ دو بھائی جو ہم نے معاف کر دیا یہی نہیں کچھ دے لے کے ہدیہ اس کو واپس کرو والکاظمین الغیظ والعافین عن الناس واللہ یحب المحسنین اور اللہ تعالیٰ بھبور رکھتا ہے محسنین کو محسنین نیکوکاروں کو جو احسان کرنے والے جو مطلب جو بدحالی میں بھی یہ کہتے ہیں تجربہ یہ ہے جو خوشحالی میں بھی اور بدحالی میں بھی میں نے ناداری کا تجربہ کر دیا تھا انہوں نے دوسرا کیا بدحالی کا ہے لیکن اللہ کے لیے مال خرچ کرتے ہیں اور جو غصے کو پی جانے اور لوگوں کو معاف کر دینے کے عادی ہیں اور اللہ سے نیک لوگوں سے محبت کرتا ہے یحب المحسنین جو اور احسان کر دیں اللہ اس کو پسند کرتا ہے معلوم کہ اعلیٰ درجہ یہ ہے صرف قدم غیظ ایک درجہ ہے اس کا اس کے بعد معاف کر دینا زبان سے دوسرا درجہ ہے اور تیسرا درجہ کہ اس کو کچھ دے دے کر کے راضی کر دو بلا پھر یحب المحسنین اب دادا کیا بیان کروں بہت حمل صاحب میں تک بھی رہا ہوں جیسے وہ کئی دفعے سے لے آ رہا ہوں کچھ سنا نہیں پا رہا ہوں اس سے بھی لطف اندوز ہو جائیے پھر اس کے بعد میں بیان ہو گیا کچھ اس کے متعلق ہو گیا کچھ ہوا بیان اب یہ واقعی کئی دن سے نہیں سنا پا رہا ہوں تو سنا دوں بہت عمدہ حمل صاحب روایت ہے، یہ بھی بہت ہی مارکے کا قصہ ہے، کئی دن سے لے آتا ہوں، سنانے میں نے کہا سنائی. روایت ہے کہ فضیل ابن عیاد بہت بڑے بزرگ ہوئے کہ نہیں، پہلے کیا تھے؟ ڈاکو تھے، ڈاکوؤں کے سردار تھے، اس کے بعد کیا ہو گیا؟ ولیوں کے سردار ہو گیا. ان کے نام پر نام رکھنا تبرک سمجھا جاتا، فضیل نام بہت بہت مشہور ہے. فضیل نام تھے کہاں؟ ڈاکو تھے. کیا چلیے، بہت بڑے بزرگ کا، یہ بھی علوی ہے، اس وجہ سے حسن حسین علوی ہے، بہت بڑے آدمی ہے، بہت بڑے آدمی ہے. شاید نہ دیکھا ہو آپ نے، نہ دیکھو تو خرید لیجیے کتاب. روایت ہے کہ فضیل ابن عیاد ابتدا میں ڈاکہ زنی کرتے تھے، لیکن جس سے کوئی چیز چھینتے تو اس کا نام، مقام، اس کے باپ کا نام، واقعے کی تاریخ، اور اس سے اس کے بارے میں دفتر میں لکھ لیتے تھے. یہ بات تھی، جو چوری ڈاکہ جو کر ڈاکہ ڈالتے تھے تو جتا تھا اس کا نام، کس کا چھینا ڈاکہ زنی سے کیا خیال. یہ بھی ایک بڑی بات ہے، اللہ تعالیٰ کی طرف سے چونکہ کام لینا تھا. جب اللہ پاک کا ان کے ہاتھ پر فضل ہوا اور ان کی توبہ کا وقت آیا تو ایسا ہوا کہ انہوں نے ایک کارواں پر حملہ کیا، ایک قافلے پر ڈاکو تھے حملہ کیا. تمام قافلے والے جان کے خوف سے تیتر بیتر ہو گئے. پہلے قافلے چلتے تھے، پیدل چلتے تھے، سب تیتر بیتر ہو گئے کہ فضیل ابن عیاد راستے میں ہے، وہ سب لوٹی لے گا. حضرت فضیل نے ان کے تمام عملہ پر قبضہ کر لیا. کہا جاتا ہے کہ اہل قافلہ میں ایک شخص قرآن پڑھ رہا تھا، قبضہ کر لیا، ڈاکہ ڈالا، قبضہ کر بھی لیا. اہل قافلے میں سے ایک حافظ قرآن تھا، دیکھیے قرآن کی فضیلت اب آئے گی. میں کہا نا قرآن سے سب کچھ ملے گا، یہ دیکھو آ گیا. اہل قافلہ میں ایک شخص قرآن پڑھ رہا تھا، جب وہ اس آیت پر پہنچا، الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ، یہ پڑھا اسے، کیا وقت نہیں آیا ایمان والوں کے لیے کہ نرم ہو جائے ان کے قلوب اللہ پاک کی یاد کے واسطے. یہ آیت پڑھے، لوگ کہتے ہیں وعظ کا کوئی نفع ہی نہیں ہوتا، یہ وعظ ہوا کہ نہیں؟ ایک ہی آیت نے کار پلٹ کر دیا، یہ واضح ایک آدمی کائے پلٹ کر بدل دیا. الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ. صحابہ کرام میں تھوڑی سی آزادی آ گئی تھی، تھوڑی سی، بہت کم کہیے اور کہیے. صحابہ میں کہ جب مدینے میں آئے تو کچھ کھانے پینے میں کچھ تھوڑی سی وسعت ہو گئی، کھانے پینے میں تھوڑی سی وسعت. اللہ کا فورا حکم آ گیا، الم یعنی للذین آمنوا، ابھی تم لوگ نڈر ہو گئے، تمہارے قلوب خوف سے خالی ہو رہے ہیں. یہ کون ہے؟ خود ہی نہیں فرما رہے ہیں، یہ کوئی پیر کہہ رہا ہے، اللہ کہہ رہا ہے. الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ، کیا وقت نہیں آیا ایمان والوں کے لیے کہ نرم ہو جائے ان کے قلوب اللہ پاک کی یاد کے واسطے. فضیل نے پکار کہا، وہ وقت آ گیا. آنا وہانا بن لکھ جائے، ان میں نہیں ہے، آنا وہاں یہ لکھا. آ گیا وقت، جب آیت آئی تو انہوں نے کہا آنا وقت آ گیا، خوشو کا وقت آ گیا ہے، خدا سے ڈرنے کا وقت آ گیا ہے. اور تمام اہل قافلے کو آواز دی کہ میں کہ وہ آئیں اور اپنا مال لے جائیں. اسی وقت پلٹ دیا اللہ نے، ایک آن کے اندر ڈاکے کے میدان سے ولایت کے میدان میں خدا لایا. وہ لوگ اس خیال سے نہ آئے کہ فضیل ان کو اس بہانے سے بلا کر قتل نہ کر دے، ابھی تو مال ہی لیا اس نے، قتل نہ کر دے، آتے ہی رہے. بس انہوں نے انہا و زاری شروع کی، رونے لگے اور کہا، اے مسلمانوں، میں نے اس کام سے توبہ کر دی اور میں شرمندہ ہو گیا ہوں. انہوں نے کہا، اے فضیل، اگر تم سچے ہو تو یہاں سے چلے جاؤ اور ہمارا مال چھوڑ جاؤ، بس اس سے ہم سمجھیں گے تم سچے ہو، یہاں سے چلے جاؤ، مال چھوڑ، ہم خود اسے اٹھا لیں گے. حضرت فضیل نے کہا، بہت ممکن ہے تم میں سے کسی کا مال ضائع ہو جائے، ہو سکتا ہے کہ ادھر ادھر کوئی ادھر ادھر کر دے اور قیامت کے دن اس کی ذمہ داری مجھ پر آئے. کہاں ڈاکو، کہاں حضرت بات آئے، اللہ والا ہو گیا. اللہ ایک لمحے میں کیا کر دیتا. اس لیے میرے سامنے آؤ، अपने अपने माल को पहचानो। हवाई जहाज से आता है माल तो बुलाया जाता है मुसाफिरों को, बाद में अपना अपना माल पहचान के ले जाओ। इधर हम धोखे में आ गए तो हम पहचान ही नहीं पाए हमारा कौन माल है, तो फिर वो हवाई जहाज वाला कहेगा कि वो उन्हीं का माल भर तो हमें करते हैं। अभी मैं मकबूल आई अब्दुल्ला आए थे बहरे में रह गए और मैं अमरीका से वहाँ से आ रहा था, जो माल आया बम्बई का है अब मैं खड़ा, मुझे मालूम ही नहीं कि कौन कौन कैसे रस्सी बंदी है क्या कौन है क्या। उन्होंने कहा नहीं, दूसरा नहीं समझ सकता, तुम आओ अपने माल को पहचानो। वो लोग इस ख्याल से खड़े होकर उन्होंने इलाहा और जारी शुरू किया और कहा अः मुसलमानों मैंने इस काम से तौबा कर ली है और मैं शर्मिंदा हो गया हूँ। फुदैल इब्न अय्याद उन्होंने कहा अः फुदैल अगर तुम सच्चे हो तो यहाँ से चले जाओ और हमारा माल छोड़ जाओ, हम खुद उठा लेंगे। फुदैल ने कहा हजरत फुदैल अब कहो भाई, हजरत फुदैल ने फरमाया बहुत मुमकिन है कि तुम में से किसी का माल जाया हो जाए और क़यामत दिन उसकी जिम्मेदारी मुझ पर आए, इसलिए मेरे सामने आओ अपने अपने माल को पहचानो और जो चीज जिसकी हो उसे पहचाने और उठा कर ले जाए। काफिला वाले फुदैल की इस तरह यकीन दहानी के बाद आए और अपना अपना सामान देकर और पहचान कर उस पर काबिल हो गए। फुदैल ने उसे माफी चाही और उनको खुश किया। बाद अदा वो घर आए और अपना मामूल बना लिया कि अपने दफ्तर में देखते जो चीज जिसकी छीनी थी उसको वापस कर दे। ये तौबा मुरीद होना बहुत आसान है, मुरीद क्या तौबा करना आता है, मुरीद होना क्या मतलब तौबा करना है। हजरत शाहफुर रहमान साहब क्या गए यहाँ इलाहाबाद से लखनऊ से इलाहाबाद ही गया अफिसर वासरा गया, कहा आपके पास इतने लोग कैसे जमा होते हैं। कहा ये सब आते हैं अपने गुनाहों से तौबा करने के लिए, हम उसको गवाह बना देते हैं। कहता हमने जवाब दिया भाई तो नहीं कहा, ये लोग आते हैं तौबा करने के लिए मुझको उसका गवाह बना लेते हैं। वो भी खुश हो गया, अगर तुमको भी तौबा करना हो तो कर ले नसरानियत से मैं गवाह हो जाऊंगा। बहरहाल फुदैल ने उनसे माफी चाही और उनको खुश किया। बाद अदा वह घर आए और अपना मामूल बना लिया कि अपने दफ्तर में देखते जो चीज जिससे छीनी थी वो उसे वापस करते। इसी तरह उन्होंने अपने तमाम दुश्मनों और मुखालिफों को अपने से खुश कर लिया और दुनिया के अमवाल में से कोई चीज उनके पास बाकी न रही। असल ये सुनाना मुझे, एक दिन उन्होंने रजिस्टर में देखा तो उन्हें पता चला कि एक बार नेशापुर में एक यहूदी के यहाँ से 40,000 दीनार छीने थे, जो लिख रहे थे वो काम आया। ये लिख रहे अभी तो उसकी रकम नहीं लौटाई गई और उसे खुश नहीं किया गया यहूदी से। उस यहूदी के पास आकर आपने कहा मैं फुदैल हूँ, फुदैल डाकू, इतने साल पहले फला मकाम पर मैंने 40,000 दीनार तुझसे छीने थे, अब मैंने डाका जनी से तौबा कर ली है और जिसका जो माल मता मेरे पास था वो मैंने उसे लौटा दिया है, लौटा दिया है उसे लौटा दिया है, लेकिन तुझे लौटाने के लिए मेरे पास कुछ बाकी नहीं रहा, क्या करूं। दुनिया में खर्च भी तो होता रहता है। मैं तेरे पास आया हूँ और तुझसे ये कहना चाहता हूँ कि अब जो तू चाहे मेरे बारे में फैसला करे, या तो माफ कर दे या जो भी आए, खा मुझसे उसके बदले में मजदूरी करा दे। ये देखिए ये है तौबा जिसको मैं इसलिए सुना रहा हूँ, वही थोड़ा बहुत तौबा करना बहुत हुकूकुल्लाह को अदा करना मुश्किल है। कदा नमाज ही जो करने लगता था हजरत कहते ये ठीक है, ये बहुत अच्छा हुआ है, और जो माल को वापस करे उसके खूबी में किसी को क्या कराम हो सकता है। हाँ माफ कर, यहूदी ने कहा मेरा हक मुझे दे ताकि मैं तुझसे खुश हो जाऊं, मैं सब नहीं करूंगा, मेरा हक तुमको देना होगा, माफ नहीं करूंगा। अब सुनिए, फुदैल यहूदी के मुलाजिम हो गए हजरत फुदैल और उसकी खुदमत करने लगे। यहूदी ने तौरात में कहीं पढ़ा था कि उम्मत मुहम्मदी में थे जो शख्स सिद्क दिल से तौबा कर लेगा वो अगर खाक में हाथ डालेगा तो वो भी सोना हो जाएगा, ये सुना था उम्मत मोहम्मदिया में से ये खासियत है, जो सही दिल से तौबा करेगा तो खाक पर हाथ रखेगा तो वो सोना हो जाएगा। उसने सोचा अब मौका है उसका इम्तिहान इसको किया जाए, अगर सही तौबा किया होगा तो ये होगा। यहूदी अपने घर में गया और हमयानी को मिट्टी से पुर किया, थैली को मिट्टी से पुर किया और एक ताक में रख दिया और बाहर आया। फुदैल से बोला मैंने कसम खाई है मैं तुझसे कुछ नहीं लूंगा, लेकिन एक काम कर मेरे घर में जा बोला ताक में मेरी एक हमदानी रखी हुई है उसे उठा ला। अल्लाह भरम रख दिया इस्लाम के अंदर ताकि मैं तुझसे खुश हो जाऊं। उसका इरादा था कि वो आएगा मैं उड़ूंगा मिट्टी रहेगी। मैं ये कहूंगा इसमें नहीं है, मैं कहूंगा कि सोना भर के रखे था तू अभी दाखिल से तोबा नहीं किया ना ले लिया हमारे माल को इसलिए उसने रखा था ढेरा वाला रख दिया था ताकि उठूंगा तो वो क्या होगा। मैं कहूंगा इस सोने की डरी थी मैंने रखा था अब तुमने चुरा लिया फिर वही दाखिल से बाद नहीं आया ये था मतलब उसका। अब देखिए खुदा ने उसके घर में जाकर उस्ताद के वो हमयानी उठाई और लाकर यहूदी के सामने डाल दिए। कुदरत का करिश्मा देखिए जितनी अशरफियां यहूदी से उन्होंने कभी छीनी थी उतनी अशरफियां यहूदी को उसमें से मिल गई। उम्मत मोहम्मद ये कहानी तौबा करता है। यहूदी के दिल पर इस बात का गहरा असर हुआ। इस्लाम ये यहूदी के दिल पर इस बात का गहरा असर हुआ। उसने कहा तूने मेरे कुफ्र के तांबा को ईमान के जरे खाली से बदल दिया। मैं जो कुफ्र का तांबा था गिरत मुझे तुमने ईमान के सोने से मुझको मुलयन कर दिया। मैं तो ईमान कितना उमदा है ना कई दफे से मैं सुना नहीं पा रहा था इसको। यहूदी के दिल पर उस बात का गहरा असर हुआ। उसने कहा तूने मेरे कुफ्र के तांबा को ईमान के जरे खाली से बदल दिया। तो सोना हो गया मैं अभी तो तांबा था गिरत था अब तू मुझे इस्लाम की दावत दे। उनसे कहा अब तुम इस्लाम की दावत दे बेशक तुम्हारा दीन सच्चा है इस्लाम सच्चा है। अब हम लोग इस्लाम की सच्चाई को साबित तो करेंगे साहब सबसे ज्यादा बदमामला है। लंदन में कोई बदमामलगी कोई अंग्रेज करता है तो अंग्रेज ताना देते हैं क्या तुम मुसलमानों के हो क्या जो मुसलमानों की बदमामलगी मशहूर सब तो यही सब है लेकिन इनफरादी तौर से बहुत मोहतात रहते हैं। बेशक तुम्हारा दीन सच्चा है। उसी वक्त वो यहूदी और 70 दूसरे आदमियों के साथ मुसलमान हो गया है। ये मसीह उसी का असर रहा कहेंगे गर रुखे तू अजगिरिया तर गर्दन खाक अंदर कफे तू तर गर्दन। अगर तेरा रुख गिरिया से तर हो जाए अगर तुम्हारा चेहरा गिरिया से तर हो जाए तो खाक को भी उठाएगा तो सोना हो जाएगा। अगर तेरा रुख तेरे आंसुओं से तर हो तो मिट्टी भी तेरी मुट्ठी में सोना हो जाएगा। अगर जवान तौबा करता है तो अल्लाह का महबूब हो जाता है। बूढ़ा अगर तौबा करता है वो भी खुदा का दोस्त बन जाता है। मगर जवानी की तौबा अल्लाह के नजदीक ज्यादा अजीज होती है। ये अल्लाह ताला ने इस शुरुआत यह बहुत खाई थी अब दुआ दिए देर शायद हुई देर नहीं दुआ कीजिए अल्लाह ताला से ये कुरान और हदीस ये बुजुर्गों के अखबार इरशादात इनके मामूलात हाँ और तजर्बात से हम लोगों को नफा हासिल करना चाहिए। अल्लाह ताला कुरान के तालीमात पर अमल की तौफीक दे और अल्लाह ताला इन बुजुर्गों को जो हमारे सिलसिले में दाखिल है फजल इब्न अजान सिलसिले के आदमी अल्लाह इनके करामात से इनके कमालात से हम सब लोगों को भी मुशर्रफ फरमा या अल्लाह। ये हर जुमा कोई बयान होता है अल्लाह ताला इसको कबूल फरमाए। लोग पसंदीदगी का भी इजहार करते हैं हर मुल्क से पसंदीदगी का भी इजहार करते हैं। मैं तो इस लायक नहीं था लेकिन इसके लिए मैं आमादा हूँ इंशाअल्लाह अज़ीज़ अगर मेरी सेहत रही कुव्वत रही तो इस सिलसिले को ता उम्र जारी रखने की कोशिश करूँगा। आप दुआ कीजिए कि अल्लाह ताला मुझे भी सेहत दे आफियत दे सुनने वालों को अल्लाह ताला अमल की तौफीक दे। अल्लाह ताला अपने कुर्ब व कबूल से हमको हमारे तमाम औलाद को मुशर्रफ फरमाए। अल्लाहुम्मा अस्लिह ली फी ज़ुर्रियती इन्नी तुबत इलैक व इन्नी मिनल मुस्लिमीन। बहुत जबरदस्त अल्लाहुम्मा अस्लिह ली फी ज़ुर्रियती इन्नी तुबत इलैक व इन्नी मिनल मुस्लिमीन। अल्लाह ताला हम सब लोग अल्लाह में अस्लुका ईमानन दायमन अल्लाह में ईमानन दायमन या अल्लाह ईमान की दुआ चाहता हूँ यकीन की दुआ चाहता हूँ। अल्लाह मीनि असल ईमान अल्लाह अर्तद व यकीन अल्लाह से बादू कुफ रहमतन अनाल बे अशफ करामत की दुनिया में आकर रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउ अलीम रहमतक या अरहमर राहिमीन मुहम्मद से नबी करीम सल्लल्लाहु तआला अलैहि व सल्लम।